नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। प्रधानमन्त्री सुशील कोइराला र चीनका उप प्रधानमन्त्री वाङ याङबीच आज बिहान भेटवार्ता भएको छ। कुनमिनको हाइगन गार्डन होटेलमा उप प्रधानमन्त्री याङसँगको भेटमा दुवै नेताहरूबीच दुई देशको सम्बन्धका बारेमा कुराकानी भएको बताइएको छ। भेटमा प्रधानमन्त्री कोइरालाले नेपाललाई आर्थिक सहयोग र लगानीका लागि आग्रह गर्नुभएको थियो। आज बिहान प्रधानमन्त्री कोइरालाले वानिङ ल्याङ्कन नदी किनारमा निर्मित जलविद्युत आयोजनाको अवलोकन भ्रमण समेत गर्नुभएको थियो। प्रधानमन्त्री कोइरालाले आज स्थानीय समयअनुसार दिउँसो 2:30 बजे दोस्रो चीन दक्षिण एसिया प्रदर्शनीको नेपाल थिममा प्याभिलियनको उद्घाटन गर्नुहुनेछ। आज प्रधानमन्त्री कोइरालाले प्रदर्शनी स्थलको 4, 5, र 6 प्याभिलियनको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै प्रधानमन्त्री कोइरालाले दिउँसो 3 बजे दोस्रो चीन दक्षिण एसिया प्रदर्शनीको समुद्घाटन समारोहमा शरीक हुनुहुने र समुद्घाटन पछि प्रमुख प्रवक्ताका रूपमा समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री कोइराला आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ। वन मन्त्री महेश आचार्यले सरकारले अबको 1 दशकलाई वन दशक घोषणा गर्ने बताउनु भएको छ। बुटोलमा प्रेस युनियनले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले वन क्षेत्रको दिगो विकास र संरक्षणका लागि वन दशक घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो। चुरे क्षेत्रको संरक्षण गर्न सरकार कटिबद्ध रहेको बताउँदै उहाँले वन संरक्षणसँग सम्बन्धित कार्यक्रम ल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग आग्रह गर्नुभयो। उहाँले संसदमा सरकारलाई कुरानी राख्न नदी अवरुद्ध गरिरहनु राम्रो नभएको भन्दै आइतबारसम्म संसदको अवरोध हट्ने दावी गर्नुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल ए माओवादीबाट संसद अवरुद्ध पार्नु सही काम नभएको बताउनु भएको छ। सरकारले गरेको रूपान्तर राम्रो कार्य नभए पनि संसदको काम कारवाही सुचारू गरिनुपर्ने नेता नेपालको धारणा छ। सुनसरीको टेरीमा आयोजित एमाले निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्न आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपालले प्रतिपक्षीमा बसेर ए माओवादीले जिम्मेवार भूमिका खेल्नुपर्ने संसद अवरुद्ध गर्नु ठिक भएन। संसदमा स्वच्छ वातावरण निर्माण गर्न प्रतिपक्षको भूमिका पनि स्वच्छ हुनुपर्ने नेता नेपालले भन्नुभयो। सरकारले गरेको रकमान्तर राम्रो काम होइन, तर प्रतिपक्षले यसरी अघि बढ्दा संसदको काम कारवाही रोकिनु राम्रो होइन, नेता नेपालले भन्नुभयो। अफ्रिकी मुलुक कङ्गोमा 300 भन्दा बढी कैदी जेल तोडेर भागेका छन्। कैदी भाग्ने क्रममा प्रहरी 106 जनाको ज्यान गएको छ। पूर्वी सहर बुकाबुमा रहेको सेलमा कैदीहरूले जेल वार्डेनको अत्यार खोसेर ढोका खोल्न लगाई भागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्थानीय प्रहरी अधिकारीका अनुसार भाग्नेको संख्या 301 रहेकोमा 35 जनालाई पक्राउ गरिएको छ। घटनाका बेला जेलमा 1600 जना कैदी रहेका थिए। यसअघि कङ्गोको कोटाङ्गा प्रान्तमा रहेको जेलबाट सन् 2011 झन्डै 104 जना कैदी भागेका थिए। र नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ 2 महिना लामो प्रशिक्षणको लागि पोल्यान्ड जाने भएका छन्। श्रेष्ठलाई पोल्यान्डको प्रिमियर लिग क्लब ज्याग्लिउना वाइलिस्टको प्रशिक्षकको लागि बोलाइएको छ। क्लबले औपचारिक पत्र पठाइसकेकोले केही दिनमा भिसा प्रक्रिया पुरा गरी पोल्यान्ड जाने तयारी रहेको श्रेष्ठले बताउनुभयो। क्लबले उहाँको भिसा प्रक्रियामा सहयोग गर्न काठमाडौँको पोलिस कन्सुलेन्ट कार्यपत्रलाई पत्र समेत पठाएको छ। क्लबले पठाएको पत्रमा श्रेष्ठको प्रशिक्षण 1 तारिकदेखि सुरु हुने उल्लेख छ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्थायी प्रशिक्षक रिचार्ड ओरोलोस्कीको सहयोगमा श्रेष्ठलाई यो अवसर मिलेको हो। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुँ। नमस्कार।